अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 10 बजेको अर्पण समाचारमा स्वागत छ। म ध्रुवराज कनाल। सुरुमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू। 40 वर्षपछि म्यानमारकी प्रजातन्त्रवादी नेत्री सुकी आज नेपाल आउँदै आजै प्रधानमन्त्री सुशील कोइरालासँग भेट हुने। एसएलसी परीक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी। चालु आर्थिक वर्षको 10 महिनामा 9.7% मूल्य वृद्धि। भारतको छत्तिसगढमा विषाक्त ग्यास चुहिँदा 6 जनाको ज्यान गयो, 40 भन्दा बढी बिरामी। र विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज 3 वटा खेल हुँदै उद्घाटन खेलमा आयोजक ब्राजिलद्वारा क्रोएसिया पराजित। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैं विज्ञापनका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज। समाचार विस्तारमा। म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सू की 4 दिने भ्रमणका लागि आज नेपाल आउँदै हुनुहुन्छ। थाई एयर मार्फत दिउँसो 12:30 बजे काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने सुकी नेत्री सुकीलाई सरकारको तर्फबाट वन तथा भू संरक्षण मन्त्री महेश आचार्य, सभासद शशाङ्क कोइराला र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गर्नेछन्। नोबेल शान्ति पुरस्कार विजेता सुकी 40 वर्षपछि नेपाल भ्रमणमा आउन लाग्नु भएको हो। सरकारले नेत्री सुकीलाई राष्ट्र प्रमुखको सम्मान दिने निर्णय गरे पनि प्रोटोकलको हिसाबले त्यो नमिल्ने भएपछि राजनेताको हैसियतमा सम्मान दिने परराष्ट्र मन्त्रालयका सहप्रवक्ता विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो। नेत्री सुकीले आज प्रधानमन्त्री सुशील कोइरालालाई भेट्ने र बेलुका काठमाडौँको होटल आयातमा प्रधानमन्त्री कोइरालाले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनुहुनेछ। यस्तै भोलि राष्ट्रपति डाक्टर रामरण यादवसहित विभिन्न राजनैतिक दलका नेताहरूसँग भेट्ने कार्यक्रम छ। म्यानमारको नेसनल लिग फर डेमोक्रेसी पार्टीकी अध्यक्ष सुकीलाई सरकारले दिने डेली रमण अन्तर्राष्ट्रिय शान्ति पुरस्कार राष्ट्रपतिले प्रदान गर्नुहुनेछ। यस्तै सुकीले प्रजातान्त्रिक समाजवादको भविष्य विषयको अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। सुकी आइतबार बिहान लुम्बिनी जानुहुनेछ भने त्यसै दिन सुन्दरी जलको बिपी सङ्ग्रहालयको अवलोकन गर्नुहुनेछ। नेत्री सुकी सोमबार 40 वर्ष अघि नेपालमा रहँदा दीक्षा लिएको काठमाडौँ नगालमा रहेको धर्मकीर्ति बिहारमा पुगेर त्यसै दिन स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ। नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीलाई सही दिशामा हाँक्न आफूले अध्यक्षमा उम्मेदवारी दिएको बताउनु भएको छ। प्रेस चौतारी नेपाल कञ्चनपुरद्वारा आज महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले भन्नुभयो, मेरो अध्यक्षमा उम्मेदवारी पार्टीलाई नयाँ दिशामा डोर्याउने हो। नवौँ राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा कार्यकर्ता भेटघाटका लागि विराट महेन्द्रनगर पुग्नुभएका नेता नेपालले पत्रकार सम्मेलनमा एमाले पार्टीलाई जोगाउन अध्यक्ष बन्न लागेको स्पष्ट पार्नुभयो। पार्टी रूपान्तरणका लागि पनि नीति र नेतृत्वमा रूपान्तरण आवश्यक रहेको उहाँको भनाइ छ। नेतृत्व सही हुनुपर्छ, तब मात्र पार्टीलाई अगाडि बढाउन सकिन्छ। उहाँले भन्नुभयो, वरिष्ठ नेता नेपालले पार्टी नेतृत्वमा ध्यान दिन समेत कार्यकर्तालाई आग्रह गर्नुभयो। परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसएलसी परीक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ। यसका लागि दिउँसो 1 बजे बोर्डको बैठक बोलाइएको परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले जानकारी दिनुभयो। प्राविधिक त्रुटि नआए बेलुका 5 बजेसम्म नतिजा सार्वजनिक गरिने उहाँले बताउनुभयो। गत वर्षभन्दा यस वर्ष 6 दिन अगाडि नै परीक्षाफल सार्वजनिक गर्ने तयारी छ। यस वर्ष नियमिततर्फ 4,19,352 र एक्जामटेडतर्फ 1,46,733 जनाले परीक्षा दिएका थिए। परीक्षा नियन्त्रण कार्यालयले उत्तर पुस्तिका परीक्षण सकेर सपरीक्षण गर्ने, कम्प्युटरमा इन्ट्री गर्ने, परीक्षार्थीको हाजिरी रुजु गर्ने, गल्ती पत्ता लगाउन, मिसिङ गर्ने, बुक निकाल्ने लगायतका अधिकांश कार्य सकेर अन्तिम रुजु गर्ने कार्य भइरहेको कार्यालयले जानकारी दिएको छ। चालु आर्थिक वर्षको 10 महिनामा 9.7% मूल्यवृद्धि भएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ। अघिल्लो वर्ष 8.7% मूल्यवृद्धि भएको थियो। सो अवधिमा बैङ्क तथा वित्तीय संस्थाको निक्षेप परिचालन 11.6% वृद्धि भई 1,37,47 करोड पुगेको छ। अघिल्लो वर्ष 8.3% वृद्धि भएको थियो। राष्ट्र बैङ्कले आज जारी गरेको प्रतिवेदनमा चालु आर्थिक वर्षको 10 महिनामा विदेशी विनिमय बजारबाट अमेरिकी डलर 2,86 करोड खुद खरिद गरी 2,83,33 करोड बराबरको खुद तरलता प्रवाह गरेको उल्लेख छ। उक्त अवधिमा सरकारी बजेट 58,57 करोडले बचत रहेको छ। अघिल्लो वर्षमा त्यस्तो बचत 47,33 करोड मात्र थियो। सो अवधिमा कुल सरकारी खर्च 2.5% वृद्धि भई 2,65,41 करोड भएको छ। सरकारको राजस्व परिचालन 19.4% वृद्धि भई 2,80,04 करोड पुगेको जनाइएको छ। अघिल्लो वर्षको सोही अवधिमा 23.3% वृद्धि भई 2,34,45 करोड जम्मा भएको थियो। सो अवधिमा समग्र शोधानन्तर स्थिति 1,15,26 करोड बचत रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा त्यस्तो बचत 38,60 करोड रहेको थियो। कुल विदेशी विनिमय सञ्चित 2070 असार मसान्तको 5,33,30 करोडको तुलनामा यस आर्थिक वर्षमा 22.5% वृद्धि भई 6,53,09 करोड पुगेको जनाइएको छ। मकवानपुरको बसामाडी पासमा बस र ट्रक आपसमा ठोकिँदा 11 जना घाइते भएका छन्। जनकपुरबाट काठमाडौँका लागि छुटेको N5K 274 नम्बरको बस र हेटौँडाबाट नानगढका लागि छुटेको N3K 7908 नम्बरको ट्रक गैराती आपसमा ठोकिँदा बसका 9 जना यात्रु तथा ट्रकका चालक र सहचालक घाइते भएका हुन्। घाइतेमध्ये 8 जनाको हेटौँडा अस्पताल र 3 जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न छ, बढ्दो बालश्रम न्यूनीकरणका लागि के गर्नु पर्ला? ए अभिभावकलाई शिक्षा, बे कडा कानुनी व्यवस्था र सी बालमैत्री कार्यक्रम। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44, 55 वा 45, 55 मा पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन मा प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबर, यति बेला नारायणगढ हेटौँडा बिरिङ सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन ओबिसे काठमाडौँ, मुगलिन दमली पोखरा, नानगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 राचोक चितवन, फोन नम्बर 0656 63 063, मोबाइल नम्बर 9855061743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको आजको अधिकतम तापक्रम 42 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिनभर घाम लाग्ने पनि महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। विदेशका समाचार, भारतको छत्तिसगढको भिलाई स्टिल प्लान्टमा विषाक्त ग्यास चुहिँदा 6 जनाको ज्यान गएको छ। 40 भन्दा बढी बिरामी परेका छन्। तीमध्ये 12 जनाको अवस्था गम्भीर रहेकोले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने अनुमान छ। ज्यान गुमाउनेमा प्लान्टका 2 जना उपमहाप्रबन्धक समेत रहेको कम्पनीका मुख्य कार्यकारी अधिकृत एस चन्द्रशेखरले बताएका भारतीय सञ्चार माध्यमले जनाएका छन्। हिजो बेलुका स्टिल प्लान्टको पानी आपूर्ति विभागको पम्प हाउसमा पाइप पाइप मर्मतको काम भइरहेका बेला पानीको पाइप र सँगै जोडिएको ग्यास पाइप पनि विस्फोट भएको थियो। ग्यास पाइपबाट विषाक्त मेथेन र कार्बन मोनोअक्साइड ग्यास चुहिँदा कर्मचारी बेहोस भएका समाचारमा उल्लेख छ। घटनाको जानकारी पाउने बित्तिकै घटनास्थलमा पुगेका उपमहाप्रबन्धक, अग्नि नियन्त्रक र कर्मचारीको विषाक्त ग्यासका कारण ज्यान गएको हो। खेल समाचार। विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज तीनवटा खेल हुँदैछन्। पहिलो खेलमा समूह एका मेक्सिको र क्यामरुन राति पाउने 10 बजे, दोस्रो खेलमा समूह बीका स्पेन र नेदरल्यान्ड्स पाउने 1 बजे भिन्नेछन्। त्यस्तै तेस्रो खेलमा पाउने 4 बजे समूह बीको चिली र अस्ट्रेलिया बीच प्रतिस्पर्धा हुनेछ। आज स्पेन र नेदरल्यान्ड्स बीचको खेललाई निकै महत्त्वको साथ हेरिएको छ। सन् 2010 विश्वकप फाइनलमा खेलेका यी दुई टोली यसपटक समूह चरणमा नै भिन्न लागेका हुन्। गत संस्करणको फाइनलमा नेदरल्यान्ड्सलाई 1-0 हराउँदै स्पेनले उपाधि जितेको थियो। तर त्यसअघि सन् 2002 भएका दुईवटा मैत्रीपूर्ण खेलमा नेदरल्यान्ड्सले स्पेनलाई हराएको थियो। आज स्पेन्सको स्किल र नेदरल्यान्ड्सको स्पिड हेर्न लायक हुने अपेक्षा गरिएको छ। 3 पटक फाइनल खेले पनि नेदरल्यान्ड्स उपाधि जित्न सकेको छैन। स्पेनले पनि सन् 2010 पहिलो पटक विश्वकपको उपाधि जितेको हो। त्यस्तै मेक्सिको र क्यामरुन अहिलेसम्म 1 पटक मात्र खेलेका छन्। सन् 1993 भएको अन्तर्राष्ट्रिय खेलमा मेक्सिको 1-0 विजयी भएको थियो। चिली र अस्ट्रेलिया बीच 5 पटक खेल भएकोमा 3 पटक चिली र 1 पटक अस्ट्रेलिया विजयी भएका छन्। एउटा खेल बराबरीमा सकिएको थियो। यसैबीच युवा स्ट्राइकर नेमार चम्केपछि ब्राजिलले विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ। विश्वकपको पहिलो खेलमा ब्राजिलले क्रोएसियालाई 3-1 हरायो। साउ पाओलोमा भएको उद्घाटन खेलमा घरेलु टोली ब्राजिललाई जिताउन नेमारले 2 गोल गरे। खेलको 11 मिनटमा ब्राजिलका मार्सेलोले आत्मघाती गोल गरेपछि पछि परेको ब्राजिललाई खेलमा फर्काउँदै नेमारले जित दिलाए। 29 मिनटमा 25 यार्ड टाढाबाट बराबरी गोल फर्काएका नेमारले 71 मिनटमा पेनाल्टी मार्फत 2 गोल गरे। तर यो पेनाल्टी भने विवादास्पद बन्यो। क्रोएसियाका डेजेन लोभ्रेनले ब्राजिलका फरवर्ड फ्रेडलाई डिबक्समा फल गरेको भन्दै खेल सञ्चालन गरिरहेका जापानी रेफ्रीले ब्राजिललाई पेनाल्टी हान्ने मौका दिए। तर टेलिभिजनमा रिप्ले हेर्दा त्यहाँ पेनाल्टी दिनुपर्ने फल भएको थिएन। खेलको अन्तिममा ओस्कारले अर्को गोल थपेपछि ब्राजिल 3-1 विजयी भयो। पछिल्ला 17 खेलमा 16 खेल जितेको ब्राजिलको यो लगातार 10औं जित हो। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। 40 वर्षपछि म्यानमारकी प्रजातन्त्रवादी नेत्री सुकी आज नेपाल आउँदै आजै प्रधानमन्त्री कोइरालासँग भेट हुने। एसएलसी परीक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी। चालु आर्थिक वर्षको 10 महिनामा 9.7% मूल्य वृद्धि। भारतको 36 गढमा विषाक्त ग्यास चुहिँदा 6 जनाको स्यान गयो, 40 भन्दा बढी बिरामी। र विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज 3 खेल हुँदै उद्घाटन खेलमा आयोजक ब्राजिलद्वारा क्रोएसिया पराजित। अवस्त बिहान 10 बजेको अर्पण समाचार सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार। यस अर्पण समाचारको साथमा जय गलेश्वर रियल इस्टेट एन्ड हाउसिङ प्रालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, पिच बाटो, बिजुली, संचार, यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस्। सम्पर्कका लागि गोपाल पौडेल रत्ननगर, मोबाइल 98 450 49 728, प्रेम हिमाली चैनपुर, मोबाइल 98 453 68 075, र दीपक बस्नेत चैनपुर, मोबाइल 98 457 97 258। शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचारी पेट्रोल पंप सँगै फोन नम्बर 0556 563 290। रंग रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू, दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथ ही एसएल पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट बैङ्कको माथि मोबाइल 9842546174 प्लस टू पछि एमबीबीएस बीएससी एजी बीई नर्सिंग एट ईटीआई गएको वर्ष 2070 मा बीएससी एजी बीई मा 90% पास प्लेसमेन्ट एवं बीएससी नर्सिंग एमबीबीएस मा 100% प्लेसमेन्ट गराउन सफल उपत्यका बाहिरकै उत्कृष्ट एवं पुरानो संस्था ईटीआई मा 2071 सालको ब्रिज कोर्समा भर्ना खुल्यो एसएलसी दिएर बसेकाहरूलाई साइन्स नर्सिंग एचए